السلام علیکم ورحمت اللہ وبرکاتہ. شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. الف لام میم ذالک الکتاب لا ریب فیہ ھدی للمتقین. یہ وہ کتاب ہے جس میں کوئی شک نہیں اور متقیوں کے لیے ہدایت ہے. مجھے ایسا لگ رہا ہے اس آیت کو پڑھ کے کہ جیسے کوئی اندھیروں میں بھٹک رہا ہو اور کوئی چراغ لے کے آ جائے کہ تمہیں راستہ نہیں مل رہا، آؤ میں تمہیں دیتی ہوں، راستہ دکھاؤں تمہیں. تصور میں لائیں ذرا، آپ کہیں رات ہو، اندھیرے سفر میں ہو، اندھیری رات ہو اور آپ گاڑی کی لائٹیں بند ہو جائیں، روڈ پہ بھی کوئی روشنی نہیں اور آپ کسی پل پہ جا رہے ہیں، نیچے گہرا سمندر ہے، ایک ہلکی سی غلطی پانی کے اندر نہ آگے جا سکتا انسان نہ پیچھے، کیا کیفیت ہوگی؟ یقینی موت ہوگی نا، کوئی ایک قدم غلط پڑا اور سمندر میں گر جاؤں گی. اور ایسے میں کوئی آپ کے پاس آئے اور وہ اپنی گاڑی کی لائٹس آپ کے لیے کھول دے، کیا محسوس کریں گے اس شخص کے لیے اپنے دل میں؟ رہبر، رہنما، تمہیں نہیں راستہ مل رہا جینے کا، تم دنیا میں بھی پریشان ہو، ڈپریشن کے مریض ہو گئے ہو، دوائی کھانی پڑتی ہے، تمہیں رات کو نیند نہیں آتی. اچھا ہو میں تمہیں بتاتی ہوں، اور وہ کیا ہے؟ ذالک الکتاب لا ریب فیہ. ہاں، فائدہ کس کو ہوگا؟ ھدی للمتقین، جو مانے گا، جو ماننے کی نیت سے سنے گا، جو واقعی بچنا چاہے گا، جو صرف شغل اور میلے کے طور پہ نہیں بلکہ سمجھ کی حد تک اس کتاب کو لینے کے لیے سیکھے گا، اس کو فائدہ ہوگا. تو سوال پیدا ہوا کہ متقی کون ہوتا ہے؟ دل میں سوال آتا ہے نا، جب کچھ کرنا چاہتے ہیں تو پھر ہم کیا سوچتے ہیں اس کے بعد کہ اب یہ کام ہم کیسے کریں گے؟ اللہ تعالیٰ خود ہی بتاتا ہے کہ آؤ تمہیں بتاؤں متقی کون ہوتا ہے. الذین یؤمنون بالغیب، پہلی صفت غیب پر ایمان لانے والا. پھر ویقیمون الصلاۃ، نماز قائم کرنے والے. پھر ومما رزقناہم ینفقون، اور اس میں سے جو ہم نے ان کو رزق دیا خرچ کرنے والے. اور والذین یؤمنون بما انزل الیک، اور وہ لوگ جو اس پر ایمان لاتے ہیں جو آپ کی طرف نازل کیا. وما انزل من قبلک، اور جو آپ سے پہلے نازل ہوا، یعنی پچھلی کتابوں پر، اور پچھلی کتابوں کا وہ حصہ جو تصدیق تو تھا، جو اللہ کا کلام تھا، آج تبدیل شدہ نہیں. اور وما انزل من قبلک، پچھلی تمام شریعتیں، صحیفے، کتابیں، وہ کتنی بھی تھیں اس سے بحث نہیں، بس یہ معلوم ہے کہ وہ ہمارے رب کی تھی. تو لہذا ان سب پہ ایمان لانا. اور کیا چاہیے اس کے لیے؟ وَبِالْآخِرَتِ هُمْ يُوْقِنُونَ، اور وہ آخرت پر یقین لانے والے. ایسے ہی لوگوں کا انجام کیا ہے؟ اولئک علی خدم من ربہم و اولئک ہم المفلحون. یہ ہیں لوگ ہدایت پر اپنے رب کی طرف سے، اور یہی ہیں فلاح پانے والے. ہدایت سے بات شروع ہوئی تھی اور ہدایت پہ پہنچ گئی. اہدنا الصراط المستقیم، ہدایت کی دعا مانگی. اللہ تعالیٰ نے کہا ذالک الکتاب لا ریب فیہ ھدی للمتقین، یہ ہے وہ کتاب جو متقیوں کا راستہ دکھائے گی. اور بیچ میں کرنے کے کچھ کام بتا دیے کہ یہ کام کر لوگے تو اولئک علی ھدی من ربہم، پھر یہ لوگ ہیں اپنے رب کی ہدایت پہ. اس سے کیا پتا چلا؟ کہ اصل ہدایت رب کی ہدایت ہے. اگر ہم متقین کی ان صفات کو دیکھیں تو یؤمنون بالغیب، ایمان کیا ہوتا ہے؟ ایمان مان جانے کا نام ہے، غیب کو مان جاتے ہیں. छुपी हुई हकीकतों को जानने लगते हैं। वो चीज जो सामने नहीं आती उसको भी मान जाते हैं। यकीन सी आंख, यकीन की आंख से देखने लगते हैं छुपी हुई हकीकतों को। ये वो लोग हैं कि जो बहस नहीं करते कि पहले हमें फरिश्ते दिखाओ फिर मानेंगे। वो ये नहीं कहते कि अच्छा किताब पहले हमारी तरफ उतरती हुई नजर आए फिर मानेंगे। नहीं, हर बात को मान लेते हैं। गैब में सबसे पहले तो अल्लाह ताला की जात आती है, उसको मानते हैं, फिर फरिश्ते, रसूल, किताबें, जन्नत, जहन्नम, ये सारी चीजें गैब की है ना, इन सब पे उनका ईमान होता है। क्या इसी चीजों को मानने की हमें दावत दी है। आज के बार का मसला क्या है कि लोगों ने अल्लाह के इस कलाम को गैर मौसर करने के लिए एक प्रोपेगंडा किया, और वो क्या था, वही को मशकूक कर दो। अल्लाह के नबी सल्लम पे वही नहीं आती थी, नऊज़ुबिल्ला उनको मिर्गी के दौरे पड़ते थे। आपको मालूम है कि नबी सल्लम की जात पे तो हमले हुए, और इस्लाम पे जो बातें होती हैं उसमें से सबसे बड़ा हदफ क्या है उनके लिए, कि इस किताब के लाने वाले का इनकार कर दो। माने ही ना हो कि ये किताब वाकई जिब्राइल अलैहिस्सलाम लाते थे, इसीलिए वो लोग नहीं मानते इस बात को कि ये कुरान नबी सल्लम पे जिब्राइल अलैहिस्सलाम की तरफ से आया था। उस दौर में तो अबू लहब की बीवी कहा करती थी कि नऊज़ुबिल्ला आपके ऊपर शैतान आता है और ये बातें आपको बता के जाता है। और आज के दौर में लोगों ने गारे हिरा के बाहर शैतान की तस्वीर दिखाई, और ये तस्वीर आम की जाती है ये साबित करने के लिए कि अल्लाह के नबी सल्लम के पास शैतान आता था, ताकि इनके सोर्स को प्लूट कर दो, सारा दीन खुद बहुत गिर जाएगा। अल्लाह ताला फरमाते हैं कि याद रखो, तुम्हें सबसे पहला काम जो करना है वो क्या है, कि तुमने इस गैब का यकीन लाना है, रब को मानो, खुली आंखों से मानो। फिर रब को मानना क्या होता है, कि रब को नफा नुकसान देने वाला मानो, तकदीर उसके हाथ में, बनाना बिगाड़ना उसके हाथ में, इस बात पे उसका फैसला चलेगा। वो इंसान जो है जो रब के साथ ये सारे मामले कर लेता है उसी के साथ अगला मरहला चलता है, वरना यू मेनून बिल गरीब के बगैर यही चाहता है कि तुम क्या करो, गैब को मान जाओ, सरेंडर कर दो, अपने हाथ डाल दो कि हाँ मेरा रब है, वही मेरे लिए सब काम करेगा। जिंदगी में हर मोड़ पे गैब पे ईमान ला रहे हैं। हमने किसी पायलट का लाइसेंस नहीं देखा होता, लेकिन इस भरोसे पे कि वो हमें एक जगह से दूसरी जगह ले जाएगा, हम जहाज में सवार हो जाते हैं। हम डॉक्टर के कहने पर पेट तक कटवाने पर राजी हो जाते हैं, हालांकि हमने उसकी डिग्री नहीं देखी होती। वो हमें बेहोश करते तो हम बेहोश हो जाते हैं, सिर्फ ये सोच के कि ये हमारा मुखलिस है। वो कहता है यहां से पेट काट दो, कहते हैं ठीक है। वो कड़वी दवाई देता है, हम पी लेते हैं, लेकिन नहीं मानते तो दुनिया के सबसे सच्चे इंसान की बात नहीं मानते। अगर वो कहता है कि लोगों ये चीज छोड़ दो, ये अल्लाह की नाराजगी की है, तो वैसे करते हैं, हुज्जते करते हैं। वो कहता है ये ना करो, ये ना लो तो इतने साफ जाएंगे, कहते नहीं छोड़ो, इनको क्या पता। यानी आप देखिए कि आज हमारा मामला, साइंसदान कहते हैं कि सूरज 9 करोड़ मील दूर है, किसी ने आज तक जाके नापा नहीं, लेकिन बड़े जोश से कहते हैं कि हाँ इतना ही फासला है। वो कह देते हैं फलां दिन वेदर ऐसा होगा तो हम मान जाते हैं, वो कहते हैं सूरज निकलेगा तो मान जाते हैं, वो कहते हैं बारिश होगी तो मान जाते हैं। नहीं मानते तो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बात को नहीं मानते। तो अकीदे की बुनियाद है ये कि युमिनून बिल गैब, एक रब पर ईमान लाना है, उसको अपना मानना है, और उसका काबू अपनी जात पे महसूस करना है। वही है जो मेरे लिए जिंदगी के सारे मामलों को आसान करेगा। बिन देखे कैसी कुवत को अपनी जिंदगी में महसूस करना है, हमारी जिंदगी के हर मामले को चलाने वाला। मैं कैसे ईमान लाऊं गैब पर, मेरा यूमिनून बिल गैब पर ईमान कैसे हो सकता है, अल्लाह ताला से मोहब्बत करके। अल्लाह ताला मेरे साथ हमेशा खैर का मामला करेगा, मेरा रब मुझे मेरी नेकियों के अजर देगा। फरिश्तों पे ईमान कैसे लाना है कि जैसे उनको खुली आंखों से देख रहे हैं, मौत के वक्त फरिश्ते आएंगे मेरी जान निकाल देंगे। महसूस करना इसको, जन्नत को खुली आंखों से देखना है, जहन्नुम को इस तरह महसूस करना है जैसे मेरी अगला ही स्टेप उसके अंदर मुझे गिरा देगा कि वो रब हमारे साथ कैसा मामला करेगा। इसी से फिर जब बंदे के दिल में रब की खशियत आती है ना, यानी आप देख रहे हैं कि बंदे मोमिन की मुत्तकी की सारी सिफात में कितना रब्त है, वो दुआ मांगते हिदायत की, अल्लाह ताला ने दिखा दिया हुदल मुत्तकीन। इससे एक और बात भी पता चलती है कि मुत्तकियों को भी हिदायत की तकवा की जरूरत होती है। बाद लोग फितरतन नेक होते हैं तो क्या उनको कुरान की जरूरत नहीं है, क्या वो कुरान ना पढ़े? अब क्या करेंगे मजीद कुरान पढ़ के, पहले से सारी बातें मालूम है? नहीं, हुदल मुत्तकीन, मुत्तकियों को तकवा की इतनी जरूरत है तो फासिकों को कितनी ना होगी, सोचने की बात है। असल में ये आयत हमें बता रही है कि हुज्जतें नहीं करनी, आगे से जुबान दराजी नहीं करनी, बल्कि रब की बात माननी है, सुननी है। जो ईमान लाता है ना वो अमन में आ जाता है। बेचैनी कब होती है? जब आप किसी चीज को कंसिडर नहीं करते। आपको कोई भी चीज तकलीफ देती है ना, आप उसको मान लीजिए, एडमिट कर लीजिए, हाँ ये मैंने किया है, हाँ ये कमी है मेरे अंदर। आप महसूस करेंगे कि आपको सुकून हो गया। हम कब हाथ रहे होते हैं? जब हम लोगों को वो बन के दिखाते हैं जो हम है नहीं। हाँ मान लीजिए हम नहीं है इतने बड़े, हाँ नहीं है इतना कुछ हमारे पास, मुतमईन हो जाएंगे ना। जो लोग बहुत बड़ाइयां मारते हैं वो फिर उतने ही फिर मुश्किल होने पड़ते हैं, फिर वो सारी कोशिशें कर देते हैं उस चीज को सच करने में। तो लिहाजा यूमिनून बिलगैब हुआ तो रब से ताल्लुक जुड़ा, उसके गैब की तमाम चीजों से ताल्लुक जुड़ा, तो फिर दिल चाहा कि उसके आगे झुकना चाहिए। भाई ये कैसी मोहब्बत है कि दिन में मुलाकात का दिल ही ना चाहे, तो कहा वही यकीमून अस्सला, फिर नमाजें कायम होने लगती हैं, फिर रब से ताल्लुक जुड़ता है। जब तक दिन में 5 पर जाके उस दोस्त से दोस्ती ना कर ली जाए, मोहब्बत भरी चैन नहीं, एक एक्सरसाइज नहीं रहती, वो जुबान से निकली हुई बातें एक दोस्त से की हुई बातें बनती हैं। फिर इंसान अकेला नमाज नहीं पढ़ता, सबको साथ लेके पढ़ाता है। क्योंकि यहां गौर कीजिए, लफ्ज यकीमून है। फिर ऐसी सोसाइटीज बनती हैं जहां नमाज का असर दिखता है, फिर वहां जाए कि नमाज भी जिंदगी में देखे। यकीमून अस्सला, पाबंदी के साथ पढ़नी है, सुन्नतों के साथ पढ़नी है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के सिखाए हुए तरीकों के मुताबिक पढ़नी है, जमात की नमाज कायम करनी है, नमाज के बाद अपने रब के साथ ताल्लुक को मजबूत करना है, नमाज के बाद बुराइयों को छोड़ना है। इन्नस्सलात तन्हा अनिल फख्शाई वल मुनकर, क्या लगता है कि आज हमारे इर्द गिर्द नमाज कायम हो रही है? मस्जिद में जाते हैं तो नमाजी बन जाते हैं, दुनिया में आते हैं तो हमारे अपनी मर्जी के काम है, हमारे अपनी मर्जी के तौर तरीके हैं, रब के साथ दावे भी करते हैं या कना अबुतु या कनस्ताइन के, लेकिन असल बड़ा कौन है? अपनी जात। नमाज में तो बार बार कहते हैं वो तबारक अस्मुका व तआला जद्दुका, तेरा नाम बड़ा है, तेरी शान बड़ी है, और जाए नमाज तय करते सारी कोशिशें किस चीज की है? अपने नाम की बड़ाई की, अपनी जात को बड़ा करने की। जिस माशरे में इतनी चोरियां हो वहां लगता है किस नमाजें कायम हो रही हैं, जहां इतने कत्लो गारत हो, جہاں غیر اللہ کے در پہ اتنی رونقیں ہوں، لگتا ہے کہ وہاں نمازیں قائم ہوتی ہیں، آج نمازیں بے روح ہو گئیں، نماز پڑھی تو جا رہی ہے، قائم نہیں ہو رہی، وقت ٹال کے پڑھتے ہیں، اپنی مرضی سے پڑھتے ہیں۔ اب دیکھیے کہ قائم کوئی چیز کب ہوتی ہے، مثلاً آپ کے سامنے رکھا ہوا ٹیبل قائم ہے نا، مضبوط ہے، ٹھکا ہوا ہے، اس کی چاروں ٹانگیں صحیح جڑی ہوئی ہیں، تو آپ نے اس کے اوپر ایک چھت ڈال دی پانچویں، اب اس پہ آپ کچھ بھی رکھتے ہیں تو آپ کو خوف نہیں ہے کہ گر جائے گا۔ اسی طرح جب پانچ نمازیں قائم ہوتی ہیں نا تو دین قائم ہوتا ہے۔ جیسے ایک کمرہ آپ بناتے ہیں، چار دیواریں جڑتی ہیں تو پانچویں چھت لگتی ہے تو کمرہ بن جاتا ہے۔ اب ایک دیوار ہٹا دیں کیا بن جائے گا؟ وہ برامدہ بن جائے گا، کمرہ نہیں رہے گا۔ آپ کہیں ایک اور دیوار بھی ہٹا دیتے ہیں، آمنے کمرہ نہیں رہے گا۔ آپ کہتے ہیں چاروں دیواریں رہنے دو، چھت نہیں ڈالتے، چھت اتار دیں تو وہ باؤنڈری وال بن جائے گی۔ کب کمرہ پورا ہوتا ہے؟ جب پانچ نماز، پانچ دیواریں پوری ہو۔ اسی طرح دین کی عمارت کب قائم ہوتی ہے؟ جب پانچوں نمازیں طریقے سلیقے سے پڑھی جاتی ہیں۔ رزقناہم ينفقون، اور اس میں سے جو ہم نے آپ کو رزق دیا اس کو خرچ کرتے ہیں۔ تیسری صفت کیا ہوتی ہے؟ خرچ۔ آپ دیکھیے رب سے محبت ہوئی تو نماز پڑھنے کے لیے کھڑے ہو گئے، جو ہی نماز پڑھی تو اس کے بعد کیا پتا چلا کہ جو رب سے جڑتا ہے وہ اس کے بندوں سے بھی جڑتا ہے۔ بندے متقی ایسا نہیں ہوتا کہ رب کے سامنے تو سجدے کر کر کے اس کے ماتھوں پہ نشان پڑ جائیں اور رب کے بندوں کو کھانے کو دوڑے، ان کے ساتھ اس کے معاملے تلخ ہو، نہیں، وہ بندوں کا بھی مخلص ہوتا ہے۔ پھر بندوں سے محبت ہوتی ہے، اس کی زندگی لوگوں کے نفع کے لیے رہتی ہے، سیلفش نہیں ہوتا، وہ لوگوں کے لیے جیتے ہیں، رب کی نعمتوں کو اکیلے نہیں استعمال کرتے، دوسروں کے ساتھ مل کے کرتے ہیں، اور وہ پھر رب کی ان تمام چیزوں کو اپنی زندگی میں پا لیتے ہیں۔ تو گویا کہ کیا معلوم ہوا؟ کہ یقیمون الصلاۃ کیا ہے؟ کہ انسان پابندی کے ساتھ، دل کی حاضری کے ساتھ نماز ادا کرے، اجتماعی طور پر نماز کا باقاعدہ نظام قائم ہو، اور گھر والوں کے ساتھ، جماعت کے ساتھ نماز پڑھی جائے۔ نماز کا اثر انسان کی باقی عادات پہ نظر آئے، اس کے رہن سہن سے پتہ چلے کہ یہ نمازی صاحب ہیں، اور نماز کے بعد اس کو رب سے اتنا قرب محسوس ہو، اس سے کی ہوئی باتیں اس طرح دماغ میں گردش کریں جیسے دوست سے ملنے کے بعد واپسی پہ وہ باتیں یاد آتی ہیں، کبھی ہنستے ہیں، کبھی رونے لگتے ہیں، کبھی اداس ہو جاتے ہیں۔ اقامت صلاۃ کا مطلب یہ ہے کہ بندے کا رب سے ایسا تعلق جڑ جائے کہ صرف اس کو اپنی بات رب کو سنا کے مزہ آئے۔ جیسے انسان اپنے گہرے دوست کے ساتھ رو لیتا ہے نا تنہائی میں، اس طرح اس کا دل چاہتا ہے کہ نماز میں میں اپنے رب کے سامنے کچھ رو لوں۔ جیسے اس کا دل چاہتا ہے نا کہ وہ اپنے دوست کے پاس ہو تو اس کے پاس کو اس کو دیکھ نہ رہو، تنہائی ہو، اسی طرح بندہ مومن رب کے پاس جاتا ہے جب نماز کی صورت میں، تو تنہائی کو ڈھونڈتا ہے، لوگوں کے بیچ میں شور و غل میں نہیں بیٹھتا، تاکہ کچھ ان کی باتیں بھی آتی رہیں، کچھ ان کی بھی آتی رہیں۔ پھر جب بندہ ایک دوست سے ملاقات کرتا ہے تو فوراً انتظار لگ جاتا ہے، اب کہاں ملو گی، گہری دوستیوں میں کیا ہوتا ہے، اب کب ملو گی، ابھی مل کے آئے تھے کرنی شروع کر دی۔ اس طرح بندہ مومن کا دل اپنے رب سے جڑ جاتا ہے، تنہائی میں مسکراتا ہے، وہ باتیں یاد آتی ہیں، پھر نماز قائم ہوتی ہے، پھر وہ ساری باتوں پہ عمل کرتا ہے جس کے وعدے اس نے اپنے رب سے کیے نماز کے دوران۔ جیسے دوست کی محفل کے بعد اس کی باتوں پہ عمل کیا جاتا ہے، پھر بندہ تنہائی میں تنہا نہیں ہوتا۔ حقیقت یہ ہے کہ نمازیں قائم ہو جائیں، ہمارے غم دور ہو جائیں، پھر ہم دکھوں میں اپنی ماں کو یاد نہ کریں، اپنی بہنوں کے پاس نہ ہونے کا شکوہ نہ کریں، अपने आप को चेक कीजिए, क्या ये सारी चीजें मेरे अंदर है, तो क्या फिर मैं नमाज कायम करती हूँ, क्या है रब से दोस्ती, क्या है उससे मोहब्बत। नहीं सकता कि रब के बंदों से मोहब्बत ना हो। आपको जो प्यारा होता है ना, उसका बच्चा भी आपको प्यारा लगता है। मैं कई दफा सोचती हूँ, अपने भाई बहनों के बच्चे प्यारे ना भी हों तो क्यों प्यारे लगते हैं। और इसके बरक्स आपके सामने कोई कितना ही हसीन और जमील बच्चा क्यों ना हो, वो मोहब्बत नहीं उठती जो अपने लिए उठती है। क्या रब के बंदों के साथ हमें भी ये मोहब्बत आती है? रब से नहीं तो बंदों से कहां से आएगी? जरूरत क्या है? आप रब से मोहब्बत करें, आपको स्याह चेहरों वाले भी चमकते हुए चेहरों वाले दिखेंगे। आप रज़क़नाहुम युन्फिकून, फिर आप अपनी एक एक सलाहियत को रब के रास्ते में लगाने की कोशिश करेंगे। आप इस इल्म को छुपा के नहीं रखेंगे। आपकी तड़प ये हो जाएगी कि किस तरह लोगों को बुराइयों से बचाया जाए, कैसे इनको इनके रब से जोड़ा जाए। फिर आप अपने माल को गिन गिन के लॉकर्स में नहीं रखेंगे। आप कहेंगे इसको कहाँ इंसानियत के काम पे लगाऊं, हर वो नेमत जो अल्लाह ने दी, जिंदगी कहाँ गुजर रही है, कितनी रह गई, वक्त कितना है मेरा, मेरे पास क्या सलाजे में लगाऊं, मेरी औलाद, औलाद सबसे बड़ा रिस्क है जो जाने के बाद भी कायम रहता है, ताल्लुकात, फिर बंदा बंदों के साथ जुड़ता है और फिर उनके साथ शेयर करता है, फिर उसके अंदर दिल से वो सारी बुरी आदतें खत्म होने लगती हैं, बगज की, कीने की, हसद की, रकाबतों की दीवारें नहीं खड़ी करता। फिर वो बंदा एक ऐसी हस्ती के सामने अपने आप को डाल देता है जो उसके ईमान हस्ती है इस दुनिया की। फिर जब अल्लाहु अकबर कहता है इंसान, तो वो उसके लबों से नहीं निकलता, उसके दिल की पुकार होती है, फिर वो अल्लाह के रास्ते में खर्च करता है। फिर सिर्फ इतना ही नहीं, तंग नजर नहीं होता, तासुब पसंद नहीं होता कि बस उसको माने जो मेरी तरफ आया, बल्कि इससे भड़के के युग मिनून बीमा उन जिला इलेक, अपनी बातों को मानने की बजाय उसके साथ साथ विमा उन जिला मिन कबलिक, पहलों को भी मानता है। इससे क्या पता चलता है कि ईमान वाला ऑप्टोमिस्टिक होता है, कैसे मिस नहीं होता, मुतसब नहीं होता, खुले दिल वाला होता है, सिर्फ एक ही रुख से तस्वीर नहीं देखता, पीछे वाला रुख भी देखता है, सिर्फ अपने मसलक और अपने नाम के कलाम को हर रुख से देखता है। क्या मतलब है इसका कि वो पिछली किताबों पे भी ईमान लाता है? इसका ये मतलब है कि अब उनको खोल के पढ़ना शुरू करते हैं? नहीं, इसका मतलब क्या है कि अल्लाह की तरफ से मिलने वाली हिदायत को बगैर किसी तासुब के मान लेना, दिल से मानना, कबूल कर लेना, अल्लाह की हिदायत के साए तले आ जाना, अल्लाह का दिया हुआ निजाम हयात कबूल कर लेना। क्योंकि असल में पैगाम तो सच्चा ही था, अमल के लिए ये बात लेनी है। और फिर वो बिल आखिरत हम यूकिनून, फिर उनको आखिरत पे यकीन आने लगता है, फिर उनकी जिंदगी दीवाने का ख्वाब नहीं रहती, वो इस दुनिया को सिर्फ जवानी दीवानी कह के नहीं गुजारता, उसको पता है मेरी एक एक बात का हिसाब होगा, वो गैर जिम्मेदाराना जिंदगी नहीं गुजारता, एक एक अमल का जवाब दिया जाएगा, जो भी किया वो देखोगे, अच्छा किया तो अच्छा, बुरा किया तो बुरा। यूकिनून, आखिरत का यकीन इंसान को क्या देता है? अपनी पकड़ का गम देता है। कल क़यामत के दिन जब नेक लोगों को उनके नामे माल दाएं हाथ में मिलेंगे, वो कामयाब हो जाएंगे। वाम्मा मनूतिया किताबहु, और वो जिसको उसका क्या दिया गया, बियमीनिह, उसके दाएं हाथ में, लोग उससे पूछेंगे कि क्यों मिला, आज तुम इतने अच्छे नंबरों से कैसे पास हो गए। तो एक लफ्ज में एक जुमला बोलेगा वो उस वक्त, इन्नी जनंतु अन्नी मुलाकिन हिसाबिया। बस मेरा बस एक ही काम था कि मैं इस यकीन के साथ दुनिया में जिया कि मैं अपने रब से अपने हिसाब से मुलाकात करूंगा। कुछ नहीं कहेगा कि नमाजें पढ़ता था, रोजे रखता था, हज करता था, ये तो ऑब्वियस है। ये हो सकता है कि किसी को आखिरत का यकीन हो, उसको पता है कि मेरी मौत मेरे सर पे खड़ी है और सारी जिंदगी का हिसाब देना है, और इसके बावजूद वो गफलत की जिंदगी जिए, ये नामुमकिन है। इंसान आखिरत को सामने रख के जिए, कुछ खाने लगा है तो इसका आखिरत में असर क्या आएगा, कुछ पहनने लगी हूं मेरी आखिरत पे इसका असर क्या पड़ेगा, कुछ बोलने लगी। ऐसा बंदा अपने आप को एक शुतर भी मुहार नहीं छोड़ता। जैसा देश वैसा देश, चलो तुम उतर को हवा जिधर की, ऐसी बातें नहीं करता। वो तो रब की मर्जी पूछता, उसको पता कि अच्छी से अच्छी बात भी देखूंगा और बुरी से बुरी बात भी। वो अल्लाह की नेमतों को इस्तेमाल करता है तो उसको फौरन ये ख्याल आ जाता है, सुम लतुस अलुन्ना योम इजिन अनिन नाइन, देखो तुमसे नेमतों का हिसाब होगा। बहाओ पानी, फेंको पानी जितना मर्जी, बस कल हिसाब देने पड़ेंगे। एक एक गैलन उठा के कंधों पे उठा के लेके जाना पड़ेगा जो तुमने सिर्फ एक अपने शौक की तस्कीन में कर दिया। वो एक एक नेमत को लेते हुए सोचता है कि ये मेरे पास आएगी, आई है तो इसका हिसाब देना है। सल्लम और आपके साथ ही भूख की हालत से, शिद्दत से भूखे हो रहे हैं, घर से निकले गए, आगे देखा तो अबू बकर सिद्दीक की भी यही हालत है, उमर फारूक भी है, तीनों भूख की शिद्दत में चल रहे हैं, जा रहे हैं। एक अंसारी साथी मिल गए, उन्होंने कहा आइए मेरे पास, अपने बाग में ले गए, समझ के कि ये भूखे हैं, और वहां से एक अंगूरों का खोशा तोड़ के उनके सामने रखा। हजरत उमर फारूक रजी अल्लाह तआला अन्हु ने उससे एक अंगूर तोड़ के मुंह में रखा, तो रखने लगे अभी कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उमर याद रखना, इसका हिसाब होगा। ये बात सुनी तो वो अंगूर वापस रख दिया। अल्लाह के नबी, इतनी मुश्किल के बाद, इतने दिन के बाद मिला, फिर भी हिसाब होगा? कहा हिसाब तो होगा। जरा सोचिए, ये है बिल आखिरति हुम यूकिनून। क्या लगता है आज इस यकीन के साथ जी रहे हम तो इस काम के लिए जी रहे हैं कि हमारी दुनिया बन जाए, नाम बन जाए, जगह बन जाए, लोगों की नजरों में जज जाए। ये कंपटीशन है, जो सब कर रहे हैं मुझको भी करना है। हालांकि जिस बंदे का आखिरत पे यकीन आने लगता है ना, फिर वो अपनी इस दुनिया में अपने आप को हल्का फुल्का करने लगता है, कम से कम अपने बोलों की हिफाजत तो करता है। जब लोग बोलते हैं तो मैं महसूस करती हूँ कि क्या इनको पता ही एक एक बात लिख रहे हैं, लिखी जा रही है। मा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैही रक़ीबुन अतीत, एक लफ्ज नहीं तुम्हारी जुबान से जो निकले ऐसा कि जिसको लिखा ना जाए। जल्दी से लिख लेते हैं फरिश्ते, जब मैं बोलने लगी हूँ मेरा लिखा जाएगा। किसी को पता चल जाए ना तुम्हारी रिकॉर्डिंग हो रही है तो वो मुख्तात होके बोलता है, एक एक खांसी को भी कंट्रोल करता है कि कहीं ये भी रिकॉर्ड ना हो जाए। लोग जब शादियों में खाने खाते हैं, जरा मूवी का रुख अपनी तरफ कैमरे का देखें तो प्लेट सीधी कर लेते हैं। कल कयामत के दिन क्या जाए सामने खोली जाएंगी, आओ देखो ये है। तो ये है बंदा अकलमंदी कि वो कल जो देखने के लिए तैयार है आज वही रखता है, वही जमा करते जो सबके सामने खोल सके। कोई किसी सफर से आए और उसको यकीन हो ना कि मेरा सूटकेस सबके सामने खुलना है, कि जब लोग खुला हुआ देखेंगे क्या कुछ है मेरे पास, कैसा है, बेहंगम तरीके से तो नहीं रखा हुआ, फिर इंसान सलीकामंद होता है। घरों में हमारे किसी ने आना होता है तो हम घर से ही करने लग जाते हैं, कोई गैर आए तो सिर्फ ड्राइंग रूम ठीक है, उसको साफ कर लो। कोई बेतकल्लुफ दोस्त आए तो अलमारियां भी ठीक करने लगते हैं कि ये खोल के देख लेंगी। कल क्यामत के दिन जब हमारी एक एक चीज खुलेगी क्या हाल होगा? क्या वाकई हम उसके लिए तैयार हैं? क्या वाकई ये 6 खूबियां हमारे अंदर आ चुकी? अगर आ चुकी है तो मुबारक है। उलाइका अला हुदा मिन रब्बिहिम, ये है लोग हिदायत से अपने रब की तरफ से। बात इतनी भी काफी थी कि उलाइका अला हुदम, ये ही है हिदायत पे। फिर कहा मिन रब्बिहिम, ये है मुबारक के लायक, ये है कामयाब लोग, इनका रब इनको सर्टिफिकेट दे रहा है। क्या कि वह उलाइका हुमुल मुफ्लिहून, ये है फलाह पाने वाले। असल कामयाबी क्या होती है? अल्लाह ताला कुरान पाक में फरमाते हैं, सूरह आले इमरान में आता है, मन ज़ुख़्ज़िहा अनिन नार व उदख़िल अल जन्ना फ़क़द फ़ाज़, वमा अल हयातु दुनिया इल्ला मताउल गुरूर। जो जहन्नुम से बचा के जन्नत में दाखिल किया गया वही है असल कामयाब, और दुनिया की जिंदगी धोखे के सिवा और कुछ नहीं। थोड़ा वाजे करती हूँ, जन्नत में जाएंगे लोग, लेकिन कुछ लोग जहन्नुम से गुजार के जन्नत में जाएंगे। पुल सरात से गिरेंगे, कटेंगे, जहन्नुम के अंदर तपेंगे, उनके गुनाह धुलेंगे, नाफरमानियां वहीं पे साफ की जाएंगी, सारी पस निकलेगी जख्मों में से गंदगी की सूरत में, फिर पाक साफ करके जन्नत मिलेगी। लेकिन मुफ्लिहून कौन है कि जो जहन्नुम में जाए बगैर जन्नत में चले जाए, जिनकी दुनिया भी कामयाब हो जाए और आखिरत भी कामयाब हो जाए। ये लोग हैं कामयाब, ये हैं रब की दी हुई हिदायत से फायदा उठाने वाले। हमें अपने लिए खुद रास्ता चूज करना है। कितना आसान है ना रब को राजी करना। आप सारी दुनिया को राजी करने की कोशिश करते रहें, वो आपसे राजी नहीं होंगे। और रब को राजी करना कितना आसान है, एक आंसू का कतरा, नदामत के साथ, शर्मिंदगी के साथ बहा के देखें, कल वो मालिक इसकी कदर करेगा। फमैया अमल मिसकाल ज़र्रतिन, अब ये हम खुद अपने आप को देखेंगे। अल्लाह ने तो बता दिया, बुलवा दिया, ताकि तुम अपनी गुज़श्ता जिंदगी के किए हुए गुनाहों को धुलवा लो, कफारे बना लो इस दुनिया में। आप देखिए कि अपने जख्म से खुद पस निकालना आसान होता है। कभी किसी के कोई दाना निकला हो, कोई जख्म हो, डॉक्टर कहते हैं कि इसके अंदर पस पड़ी हुई है। एक तरीका क्या होता है कि आप खुद ही रुई लेके उसको गीला करके आहिस्ता आहिस्ता आहिस्ता दबाते जाते हैं, वो गंदा मादा निकलता जाता है, फिर आपको सुकून लगता है। और जो खुद नहीं करता, डॉक्टर पे जाएगा तो वो क्या करेगा, एकदम चीरा देगा और फिर चीख के साथ खून भी निकलेगा और पस भी। खुद दुनिया में अपने गुनाहों की माफी मांग लेना और जहां से चले थे वहीं पलट के आ जाना। ये ऐसे जैसे आपने खुद अपने जख्म से पीप निकाली। और जो ये इस दुनिया में नहीं करेंगे ना, फिर पुलसरा से जैसे ऑपरेशन थिएटर, हदीस में आता है कि उस पर कांटे हैं, क्लूब अंकड़ियां, जैसे हुक्स होते हैं ना इस तरह से, जिसको आप महसूस कर सकें, तो लोग उसके वहां से गिरेंगे और वो फिसलने वाले, स्लिपरी है, लोग वहां और अंधेरे में भी है, फिसलेंगे और उन कांटों में अटक जाएंगे, फिर वहां खून निकलेगा, क्योंकि गंदा खून, हराम का पला हुआ खून जन्नत में जाने के काबिल तो नहीं। बुगज और कीनों भरे दिल जन्नत, वो तो वहां का माहौल भी खराब कर देंगे, फिर अल्लाह वहां पाक करेगा। और जो नहीं भी पाक होंगे फिर उनको जहन्नुम में पकाएगा। आपने देखा है कि सबसे अच्छी क्लीनिंग कब होती है, जब किसी चीज को पकाया जाता है। आप कोई चीज साफ करें, कपड़ा आपका गंदा हो जाए तो आप उसको फिर पकाते हैं, कुछ ऑयल लिक्विड डाल के पानी में उसको पकाते हैं कि इसके अंदर की लेस निकल जाए, साफ हो जाए। वो लोग जो दुनिया में अपने आप को पाक नहीं करते, वो फिर वहां पाक किए जाएंगे। اور ایسے ہی لوگوں کو اللہ تعالیٰ نے کہا کہ یہ ہیں کام ہونے والے. کہنا آسان ہے, کرنا مشکل ہے. راستے پہ چلیں گے آسانیاں ہوں گی. ہم اس دنیا کے سفر میں جس پہ ہیں چاروں طرف شیطان نے پردے تانے ہوئے. ہم ہدایت کے راہی تھے, شیطان نے دل فریبیاں دکھا دی, پردے تان دیے. میری طرف دیکھو, دیکھو میرے پیچھے کتنا حسن ہے, دیکھو کتنی خیر ہے. اور جس نے ادھر سے ادھر دیکھ لیا پھر وہ نہ پہنچے گا ہدایت کے راستے پہ. تو لہٰذا دعا کیا کرنی ہے کہ اللہ تعالیٰ ہمیں فلاح دے. اب تلاوت سنتے ہیں شروع سے لے کے یہاں. آنکھیں بند کر کے اپنا محاسبہ کریں, کہاں کھڑی ہوں, کتنی دور ہے میری منزل, کتنے راستے میں بھی مائلج سٹونز باقی ہیں, ان چھ کاموں میں سے کہاں کمی ہے, کہاں اچھا ہے, کہاں بہتر ہے. بسم اللہ الرحمن الرحیم. الف لام میم. ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون. یہاں تک ہم نے کیا دیکھا کہ وہ لوگ جو کامیاب ہوں گے ان کی کیا صفات ہیں اور ان کا انجام کیا ہے. اب آخری حصہ ہے اس رکوع کا. اس میں اللہ تعالیٰ فرماتے ہیں ان الذین کفروا سواء علیہم اانذرتہم ام لم تنذرہم لا یؤمنون. بے شک وہ لوگ جنہوں نے کفر کیا, انکار کیا, برابر ہے ان پر کہ آپ ان کو ڈرائیں یا نہ ڈرائیں, لیکن وہ ایمان نہیں لائیں گے. ایمان نہ لانے کی وجہ کیا ہے وہ اگلی آیت میں پتہ چل رہی ہے. ختم اللہ علی قلوبہم, مہر لگا دی اللہ نے ان کے دلوں پر. وعلی سمعہم, اور ان کے کانوں پر یعنی ان کی سماعت پر. وعلی ابصارہم غشاوہ, اور ان کی آنکھوں پر پردہ ہے. ولہم عذاب عظیم, اور ان کے لیے بہت بڑا عذاب ہے. یہاں سے آخری حصہ شروع ہوتا ہے اس رکوع کا, اور وہ کیا ہے کہ ناکام ہونے والے لوگ, کتاب ہدایت سے فائدہ نہ اٹھانے والے لوگ, یہ وہ لوگ ہیں کہ جو واقعی افسوس کیے جانے کے قابل ہیں. کوئی دنیا سے جاتا ہے تو لوگ کہتے ہیں بڑا افسوس ہوا, حالانکہ نہیں پتا کہ اس کی موت اس کے رب سے ملاقات کا ذریعہ بن چکی ہو, اس کو جنتوں میں داخل کروا چکی ہو. لیکن ہاں, اس شخص پہ افسوس ہے کہ جو کفر پہ چلا گیا, انکار کے ساتھ چلا گیا. اللہ تعالیٰ فرماتے ہیں ان الذین کفروا, جن لوگوں نے کفر کیا. سوال پیدا ہوتا ہے کفر کیا ہوتا ہے. کفر کی مختلف صورتیں ہوتی ہیں. مثلا پہلی صورت ہے کہ حق کو چھپانا. آپ کو معلوم ہے یہ بات صحیح ہے, درست ہے, لیکن آپ اپنے کسی ذاتی فائدے کے لیے اس کو چھپا دیتے ہیں دوسروں سے, یا اپنے کسی خاص نظریے کو سچا کرنے کے لیے اس کو چھپا دیتے ہیں. اسی طرح اس کا ایک اور درجہ ہوتا ہے اور وہ کیا ہے, حق کو تسلیم کرنے سے انکار کر دینا. پتا ہے یہ سچ ہے لیکن ماننا نہیں چاہتے. اور اسی طرح کفر سے مراد صرف رب کا کفر نہیں بلکہ ان تمام شرائط کا انکار جس کا ذکر پچھلی آیتوں میں گزرا, ان چھ کاموں کا انکار, رب کو نہ ماننا, رب کی بات کو نہ ماننا, رب کے پیغمبروں کو نہ ماننا, اس کے رسولوں کو نہ ماننا, اس کی جنت جہنم کو نہ ماننا, اس کے بتائے ہوئے طرز زندگی کو قبول نہ کرنا, اس کی پسند کو اپنی پسند نہ بنانا, اس کی ناپسندیدگی کو اپنی ناپسندیدگی نہ بنانا, اس سے پوچھنے کی بجائے کسی اور سے پوچھنا کہ زندگی کیسے گزارا کریں, کیسے زندگی گزرے. یہ سارے راستے ہیں انکار کے, کفر کے. اس کے درجے بھی ہیں, کبھی یہ دل سے ہوتا ہے لیکن زبان پہ اقرار ہوتا ہے, اس کو منافقت کہتے ہیں. کبھی یہ دل میں تو مان لیا جاتا ہے لیکن زبان سے نہیں مانا جاتا, یعنی زبان انکار کرتی ہے دل مانتے ہیں, یہ ہوتا کفر الانعاد. جیسے اہل کتاب دل سے مانتے تھے اللہ کے نبی صلی اللہ علیہ وسلم سچے نبی ہیں, زبان پہ نہیں لاتے تھے, انا آتی تھی نا. بعض دفعہ آپ کسی کی بڑائی کو مان جاتے ہیں, اس کی افادیت آپ کو لگتی ہے لیکن اقرار کیوں نہیں کرتے, ہاں اس کو پتہ لگ جائے گا. کسی کا کھانا آپ کھاتے ہیں آپ کو بڑا اچھا لگتا ہے, تعریف نہیں کرتے, کیوں؟ تو لو پھر وہ سوچے گا لو اس کو تو اس نے تو شاید کبھی کھایا ہی نہیں. آپ کو کسی کی چیز اچھی لگتی ہے آپ تعریف کیوں نہیں کرتے, کیوں؟ کہ اس کو نہ پتا چل جائے. کفر الانعاد. اسی طرح کبھی کبھی انسان ایسا کفر بھی کرتا ہے, دل سے بھی انکار کرتا ہے زبان سے بھی انکار کرتا ہے, جیسے فرعون تھا, منکر تھا. دل سے ماننا زبان سے نہ ماننا, اس میں شیطان بھی آتا ہے, ابلیس. دل سے مانتا کرا بیک ہے لیکن رب کے حکم کو نہ مانا. اسی طرح بعض دفعہ انسان کو ایسا کام کر لیتا ہے کہ اس کو ایمان سے کفر کی طرف وہ کام لے جاتا ہے. کوئی ایسی بات کہہ دینا اپنے بارے میں جو اسلامی تقاضوں کے خلاف ہو, مثلا کوئی یہ کہہ دے مجھے مرنے کے بعد جلانا دفن کرنے کی بجائے, ایک فسق کا کلمہ ہو گیا. اور اسی طرح ایک ہوتا ہے کفر عمل کا, گناہوں کا ارتکاب جو انسان کو اللہ سے دور کر دے. اللہ تعالیٰ فرماتے ہیں جب انسان کفر کرتا ہے ان میں سے کوئی بھی کرے اتنا ہی اس پہ اس کا اثر گہرا آتا ہے. ان الذین کفروا سواء علیہم اانذرتہم ام لم تنذرہم. جو کفر کر لیتے ہیں, یہاں کون سا کفر مراد ہے؟ کفر الانعاد. جس کے دل کے اندر بغض ہوتا ہے نا وہ آپ کو تسلیم نہیں کرے گا. ایسے لوگ کیا ہوتے ہیں, ان کو کہیں یا نہ کہیں ایک برابر, مانتے نہیں ہیں. اب دیکھیے کہ انسان کس چیز سے ڈرتا ہے, جس کی شدت کا اس کو احساس ہو جاتا ہے نا, اور جس کی شدت کا انسان کو احساس نہیں ہوتا اس سے نہیں ڈرتا. مثلا دیکھیں کہ بڑا شخص ہے, اس کو پتہ ہے یہ الیکٹرک وائر ادھر پڑا ہوا ہے, میں اس کے قریب جاؤں گا تو میں مجھے جھٹکا لگ سکتا ہے, تو اس کے قریب جانے سے بھی ڈرتا ہے. بچے کو نہیں احساس ہوتا, وہ واضح اس کو پکڑ کے منہ میں ڈالنا چاہتا ہے. آگ جلتی ہے, بڑے کو پتا ہے اس کو ہاتھ لگاؤں گی تو جل جاؤں گی, بچے کو نہیں پتا ہوتا. اسی لیے وہ لوگ جن کی تمام حسیات ختم ہو چکی, جو اس بات کو نہیں ماننا چاہتے تھے, وہ لوگ پھر کیا ہوا کہ کہنا نہ کہنا ایک برابر. یعنی کب کسی کو کہنا یا نہ کہنا برابر ہو جاتا ہے؟ جب انسان کو شعور نہیں ہوتا, اصل حقیقت کا علم نہیں ہوتا. آپ دن میں کئی بار اپنے بچوں کے لیے یہ جملہ بولتے ہوں گے, اس کو تو اثر ہی نہیں ہوتا, کہنا نہ کہنا ایک برابر ہے, اس کا یہ نہیں مطلب ہوتا کہ کہو نا، اصل میں یہ جملہ بولا جاتا ہے اس کے شعور کو بیدار کرنے کے لیے. آپ نے دیکھا کہ جو بچوں کو بار بار بلائیں نہ اٹھیں، جو ہی یہ جملہ بولتے ہیں نا تو اٹھ جاتے ہیں. تو اصل میں یہاں رب کا یہ کلام، یہ جملہ کافروں پہ فیصلہ صادر نہیں کر رہا بلکہ ان کو پروموٹ کر رہا ہے، اب اٹھ جاؤ. دیکھو ابھی تک نہیں سنے، اب سن لو. اور اٹھ کیوں نہیں پاتے؟ اس کی وجہ کیا؟ ختم اللہ علی قلوبہم، اللہ نے مہر لگا دی. ختم کیا ہوتی ہے؟ سیل. قرآن پاک میں دل کی مختلف حالتوں کا ذکر آپ پڑھیں گے، انہی میں سے یہ ایک ہے، مہر لگ جاتی ہے. جب انسان گناہ کرتے تو اس کے دل پہ سیاہ دھبا پڑ جاتا ہے، کوٹنگ ہونے لگتی ہے، اور پھر اس کو اندر کی چیز باہر اور باہر کی چیز اندر نہیں دکھتی. آپ لوگوں نے کبھی چوک بار آئس کریم کھائی ہو؟ جب آپ اس کا ریپر اتارتے ہیں تو آپ اس کو دیکھ کے کہیں گے یہ ساری براؤن ہے، پھر آپ ایک بائٹ لیتے ہیں تو وہ اندر سے سفید دکھتی ہے. اسی طرح بعض دفعہ سفید دل بھی کچھ محرم کی وجہ سے کالے دکھتے ہیں، لیکن وہ صرف اوپر کی کوٹنگ ہوتی ہے. لیکن ہم فیصلہ دیتے ہیں یہ نہیں سدھرے گا، یہ اس کا دل کالا ہو گیا. کالا نہیں ہوا ہوتا، وہ اوپر ایک کوٹنگ ہوتی ہے، صرف اس کو چٹکنے کی ضرورت ہے. اس کے دل کے اندر رب کی محبت ڈال دیں، چٹک جائے گا. اور آپ نے دیکھا ہے کہ وہ چوک بار کا ایک وائٹ لیں تو اوپر سے اس کا چھلکا اترنے لگتا ہے، اور پھر چند منٹ میں وہ سب اوپر کا اتر جاتا ہے اور اندر سے چمکتی ہوئی کریم کلر کی آئس کریم نکلتی ہے. اسی طرح دلوں کی مختلف حالتیں ہوتی ہیں. کچھ لوگ کفر کے ایک درجے پہ ہوتے ہیں، کچھ دوسرے پہ، لیکن ہم اپنی کوتاہ نظری کی وجہ سے ان کو سیاہ دل سمجھ لیتے ہیں. اللہ نے پردے ڈالے تھے، لیکن پردے ٹوٹ سکتے ہیں، پردے کھل سکتے ہیں، یہ کوٹنگ اتر جاتی ہے. کس چیز کے پردے ہوتے ہیں؟ دنیا کی محبتوں کے پردے، جہالت کے پردے، نافرمانیوں کے پردے. انسان اپنے نفس کی اتباع کرتا جاتا ہے اور پردے پہ پردے پڑتے جاتے ہیں، اور اس کا دل ایسے بن جاتا ہے جیسے ٹریش. کیوں پڑتے ہیں پردے؟ اس کی وجہ جنید بغدادی کا ایک کال آپ کے سامنے رکھوں گی، بہت مجھے فائدہ دیا اس نے. کہتے ہیں کہ دل کی بیماریاں خواہشات نفسانی سے پیدا ہوتی ہیں. خواہش، آپ ایک چیز اپنی زندگی سے نکال دیں، خواہش، تمنا، آپ محسوس کریں گے کہ بہت سارے پردے اتر گئے. وقت چونکہ پورا ہو گیا، ابھی اس موضوع میں کچھ کہنے کو ہے، انشاءاللہ پھر اس کو پہلے پورا کریں گے، پھر اگلا. ایک دفعہ تلاوت سنیں اس پورے سبق کی، ابھی تک جو سنا ہے اس کو سمجھیں. بسم اللہ الرحمن الرحیم. الف لام میم. ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون إن الذين كفروا سواء عليهم أأنذرتهم أم لم تنذرهم لا يؤمنون ختم الله على قلوبهم وعلى سمعهم وعلى أبصارهم غشاوة ولهم عذاب عظيم. کوشش کر کے کم از کم 7 دفعہ ترجمے کو یاد کریں. طریقہ اس کا یہی ہوگا ترجمہ یاد کرنے کا کہ بس ایک لفظ کو بار بار پڑھیں، پھر 2 لفظوں کو پڑھیں، پھر 3 کو پڑھیں، پھر تینوں کو ملا کے پڑھیں، پھر اس طرح آیت کو پڑھیں. اب دیکھیں گے کہ شروع سے تھوڑا تھوڑا کام کرنا آسان ہو جاتا ہے. ابھی شروع کر دیں گے تو بہت آسانی سے آگے جائے گا، لیکن یہ نہ سوچیں کہ یاد نہیں ہوگا. دیکھتے کہ کرنے والی باتیں تو کبھی بھی فائدہ نہیں دیتی، جتنا انسان ایک چیز کو اپنے طور پہ محسوس کرتا ہے اتنا ہی اس کو اس سے فائدہ ہوگا. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک و آخر دعوانا ان الحمدللہ رب العالمین. السلام علیکم و رحمت اللہ وبرکاتہ.